भने आजै दिली दिकर बच्चैदेखि धेरै सँग आँखा जुद्यो प्रभु जसले गरे मैले माया टुट्यो पढाइमा कहिले पनि मेरो ध्यान गएन दिलले रिजेक्ट गर्दै पनि हाइट भएन क्याल्सियमको बोतल सारा खाली भयो मेरो हाइट बढेन मेरो हाइट बढेन मेरो माया तिमलाई छ मैले रिक्वेस्ट पठाएको अझै पेन्डिङ छ मेरो माया तिम्रो दिलमा सेभ गर होइन भन्ने आजै डिलिट गर उमेरले हाफ सेन्चुरी हानिसक्यो एउटा खुट्टा यमराजले तानिसक्यो डिएनए मेरोमा सँगै जाने भयो सम्पत्ति कुन मोरालले खाने भयो एउटा सल्लाह दिन्छु तिमलाई एउटा मौका दिन्छु तिमलाई ए माया गर माया गर माया गर ल एक कान्छ मेरो माया तिमलाई छ मैले रिक्वेस्ट पठाएको अझै पेन्डिङ छ मेरो माया तिम्रो दिलमा सेभ गर होइन भन्ने आजै डिलिट गर तिमी जस्तै हुनु पर्छ इन्द्र मलाई मानेर माया गर्नु पर्छ चारवटा बच्चा मैले प्लान गरिसके नजमिँदै तिनीहरूको मर्डर नगर मर्डर नगर गर्लफ्रेन्डहरू चेन्ज भए कोही फिक्स भएन जिन्दगीमा एउटा मिठो रिस्क भएन तिमीले छाड्यौ भने यो सरकार ढल्छ सडकमा होइन मन मनमा टायर बल्छ एउटा सल्लाह दिन्छु तिमलाई एउटा मौका दिन्छु तिमलाई ए माया गर माया गर माया गर ल एक कान्छ मेरो माया तिमलाई छ